हुँदैन माया मेरो तिम्रै लागि साँची रहे तिम्रै लागि साँची रहे हुन्छ हुँदैन माया मेरो तिम्रै लागि साँची रहे रहे मर्नु न बाँच्नु दोधार छ मर्नु न बाँच्नु दोधार छ तिम्रै लागि बाँचिरहे तिम्रै लागि बाँचिरहे हुन्छ हुँदै सधैँ मनको आगनीमा खेलिरहन पाऊ फुल बनी तिमी मेरो सृष्टि सजाउन आऊ हो सधैँ मनको आगनीमा खेलिरहन पाऊ फुल बनी तिमी मेरो सृष्टि सजाउन आऊ आइरह्यो बरु तिम्रै काखमा बाचे सँगै युगौँ बाँचौँ हामी एकै साथमा ओ मरी दिउँला हाँसी हाँसी बरु तिम्रै काखमा बाचे सँगै युगौँ बाँचौँ हामी एकै साथमा सारा जीवन टाँसिरहे मर्नु न बाँच्नु दोधार छ मर्नु न बाँच्नु दोधार छ तिम्रै लागि बाँचिरहे तिम्रै लागि बाँचिरहे हुन्छ हुँदैन दोधार छ मर्नु न बाँच्नु दोधार छ तिम्रै लागि बाँचिरहे ओ तिम्रै लागि बाँचिरहे हुन्छ हुँदैन